الحمد لله وكفى وسلام على عباده الذين اصطفى. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى عددا ما تحب وترضى يا كريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فبعثوا أحدكم بورقكم هذه إلى المدينة فلينظر أيها أزكى طعاما فليأتكم برزق منه. صدق الله مولانا العظيم. اللہ سبحانہ و تعالیٰ نے سات نوجوانوں کا قصہ بیان فرمایا ہے. یہ ساتوں نوجوان اپنے زمانے میں اللہ کے ولی ہیں. بہت بڑے دین کی دعوت کو لے کے اٹھنے والے تھے. اس سے یہ بات سمجھ میں آئی کہ اللہ کا ولی بننے کا اصل زمانہ وہ جوانی ہے. یہ 7 نوجوان 309 برس تک سو گئے تھے. جب 309 برس تک سو گئے اور نیند میں سے اٹھے تو بھوک لگی ان کو. تو ایک نوجوان کملی خان نام کے ان کو بھیجا کہ جاؤ شہر میں سے جا کر کے کھانا لے آؤ. لیکن جب ایک ساتھی کو شہر کے ہوٹل پر ریسٹورینٹ پر کھانا لینے کے لیے بھیجا تو انہوں نے خاص نصیحت کی، اسپیشل نصیحت. فلینظر ایھا ازکا طعاما. ارے بھائی، کھانا لینے جاؤ تو دھیان رکھنا کسی ایمان والے کی ہوٹل اور ریسٹورنٹ سے پاک اور حلال کھانا لانا. فلینظر ایھا ازکا طعاما. یہ آج کے زمانے میں بہت فکر کی چیز ہے. ہم جس ریسٹورنٹ کو دیکھتے ہیں اس میں کھانے گھس جاتے ہیں. جہاں پر ٹیسٹ فیمس ہو گیا ہے وہاں کھانے چلے جاتے ہیں. آج بہت سارے ریسٹورنٹوں میں، ہوٹلوں میں اور بہت سارے جو فوڈ ریڈی میڈ ہوتے ہیں ان سب کے اندر حرام چیز ملی ہوئی ہوتی ہے. اور جب وہ حرام چیز پیٹ کے اندر جائے گی تو اللہ کی عبادت کے اندر سے مزہ ختم ہو جائے گا. گناہ کرنے کا دل چاہے گا. اس لیے آپ جنرلی دیکھیں گے ایسے ایسے ریسٹورنٹوں کے اندر کھانے کھاؤ، فوراً طبیعت کے اندر گناہ چالو ہو جاتے ہیں. وہاں سے نکلے نہیں कि पराई औरतों पे नजर पड़ रही है। वहां से निकले नहीं कि क्लब में और डांस और म्यूजिक की जगह पर जाने का दिल होने लगता है। ये क्या चीज है? ये फौरन रिएक्शन है, वो जो हराम का खाना खाया उसकी वजह से। इसीलिए इनकम, कमाई, ये भी हलाल की होनी चाहिए, हराम कमाई नहीं होनी चाहिए। और फिर उस हलाल कमाई के जरिए से जो हम खाना खाए वो भी हलाल का होना चाहिए। आपको तो मालूम है, जब मैं 2000 में पहली मतलब आया था किसी मस्जिद का वाकई है, आपने से बहुत को याद होगा, एक शादी में तरावी के बाद यहां खड़े होकर के कहा था, किसी रेस्टोरेंट का नाम लिया था यहां की, कि वो उसमें जाकर के आए, उसने फिश का, मछली का ऑर्डर दिया था। और हम लोग तो ये समझते हैं कि सी फूड, फिश, मछली हो तो हलाल है, उसमें कौन सी चीज हराम आएगी। तो उसने जो ऑर्डर दिया वो ऑर्डर जरा देर से आया और उसको भूख लगी थी, जरा बना थी। तो वो जो होटल का अंदर का हिस्सा होता है कैसीनो, अंदर वो चला गया किचन के अंदर, तो उसने देखा तो उसकी अकल हैरान रह गई कि वो फिश को जो फ्राई कर रहा था, कुक पकाने वाला, वो उसके ऊपर वाइन और शराब छिड़क रहा था उसको टेस्टी बनाने के बाद। आज कितनी रेस्टोरेंटों के अंदर फिश और मछली की फ्राई है, उस पर शराब छिड़की जाती है टेस्ट बढ़ाने के वजह से। और हम भी ग्रह ऐसे रेस्टोरेंटों में जाके खा लेते हैं। ऐसे कितने खाने हैं कि जिन खानों के अंदर हराम चीजों की मिलावट होती है और हम उसके ऊपर ध्यान नहीं देते। और ये अल्लाह के साथ बली नौजवान है, 309 बरस तक सोते रहे, भूखे रहे और नींद से उठे, तो जब खाने का तकाजा हुआ तो क्या मशवरा हो रहा है, हुक्म हो रहा है, फलियंजुर अय्युहा अज़्का मक़ामा। ए भाई, किसी मोमिन की, ईमान वाले की दुकान से खाना लाओ जो सवाब शरई तरीके से, हलाल तरीके से हुआ हो, ऐसी दुकान से खाना खरीद के लाओ। और देखो, हलाल स्टिकर छपवा के लगा देना कोई मुश्किल काम नहीं है। ये तो प्रेस में जाके ऑर्डर दे दो कि हलाल के स्टिकर बना दो, जितने चाहे उतने बना दे, और ला करके तुम उसको चिपका दे बैठो, उससे कोई चीज हलाल नहीं हो जाती, सिर्फ हलाल के स्टिकर लग जाने से। उसके लिए आज हजरत मौलाना दावत बरकातुहु फरमा रहे थे कि यहाँ के उलमा और कुछ जिम्मेदार लोग मिलजुल करके एक रिसर्च कमेटी बनाओ लोकल बेस के ऊपर, कि जितनी चीजें मार्केटों में आती है, खाने में आती है, रेडीमेड फूड आते हैं, गोश्त आते हैं, उसके ऊपर तहकीक करें, कंपनी वालों से बात करें कि इसमें कोई गलत चीज की मिलावट तो नहीं आ रही है। इस जमाने में मुसलमानों के लिए हलाल खाना पूरी तहकीक करके, पूरा रिसर्च करके, ये हमारे ईमानी फरीजे में शामिल है। ईमानी जिम्मेदारी है हमारी कि जो चाहे वो हम खाने में बैठ जाए। इसीलिए दोनों चीज को याद रखना, कमाई भी हलाल की और हलाल के पैसों से खाना भी हलाल। और मेरे दीदी भाइयों, हदीस शरीफ जो चल रही थी उसके अंदर एक तीसरी बात जो बहुत इंपॉर्टेंट है, हमारे जरिए से किसी इंसान को तकलीफ न पहुंचे, हम हरे के लिए राहत बन कर के रहे। आज जो मुसलमानों को दुनिया के अंदर एक ऐसी गलत नजर से देखा जाता है कि ये मुसलमान ये पता नहीं कब क्या कुछ कर डाले, तो हमें तो ऐसा बन के रहना है कि सारी दुनिया के इंसान ये मानने के लिए मजबूर हो जावे कि मुसलमान तो बहुत अच्छे होते हैं, बहुत सलामती अमन बीच मैसेज वाले होते हैं, किसी को तकलीफ नहीं देते, किसी को सताते नहीं, किसी को परेशान नहीं करते, हर एक के साथ मोहब्बत से मिलजुल के रहते हैं, एक मुसलमान की आदत और असलाह करने चाहिए। हदीस शरीफ के अंदर आता है قال قال النبي صلى الله عليه وسلم المسلم من سلم المسلمون من لسانه ويده پکا مسلمان وہ ہے جو اپنی زبان سے اور اپنے کام اور ہاتھ سے کسی کو تکلیف نہ دے دوسروں کو سلامت رکھے۔ اسی لیے آپ سب حضرات یہ نیت لے کے اٹھو انشاءاللہ ہم کسی کو تکلیف نہیں دیں گے، کسی کو پریشان نہیں کریں گے، یہ ہماری ایمان کا تقاضا ہے۔ دیکھیے میرے دینی بھائیوں، زندگی انسانوں کی کتنی ہے، اس امت کی عمر اللہ نے 60 اور 70 کے بیچ میں رکھی ہے۔ آپ بڑھ کر حضرت اب فرما رہے تھے اللہ ہمارے بزرگوں کی عمر میں برکت عطا فرمائے، ان کے سائے کو تادیر باقی رکھے، اور دعا ہم کریں کہ ایسے اللہ والوں کی تشریف آوری آپ کے ملکوں میں بار بار ہو گیا کرے۔ لیکن حقیقت بات یہ ہے، اجالے اپنی یادوں کے ہمارے ساتھ رہنے دو، پتہ نہیں کس گلی میں زندگی کی شام ہو جائے۔ اسی لیے موت کا تو کوئی بھروسہ نہیں ہے، زندگی دھیمے دھیمے گزر رہی ہے، وقت نکل رہا ہے۔ دیکھو آپ کب سے انتظار کر رہے تھے کہ بزرگان دین آ رہے ہیں، آ گئے اور اب روانہ ہو رہے ہیں، کیسے ٹائم نکل گیا کچھ پتا چلا؟ اس طرح زندگی ملی اور یہ زندگی گزر رہی ہے، پتہ نہیں یہ زندگی کب ختم ہو جاوے، کوئی نہیں چل سکتا۔ اور موت ایسی چیزیں ہیں کہ جوانوں کو بھی آتی ہے، بوڑھوں کو بھی آتی ہے، اور بچوں کو بھی آتی ہے۔ موت کسی کو نہیں دیکھتی کہ یہ جوان ہے میں نہیں لے جاؤں، تو جوانوں کو بھی آ کے لے جاتی ہے۔ اس لیے اپنی زندگی کے ایک ایک منٹ کی قدر قیمت سمجھو۔ اللہ نے قرآن میں کب کے ایمان والوں کی نشانی بتلائی ہے، بہت سی نشانی، اس میں سے ایک نشانی قَوَلَّذِينَهُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ، پکے ایمان والے وہ ہیں کہ جو بیکار چیزوں سے اپنے آپ کو بچاتے ہیں، بیکار چیزیں، بیکار باتیں، بیکار کاموں سے اپنے آپ کو بچاتے ہیں۔ وَالَّذِينَهُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ، پکے مسلمان وہ ہیں جو کام کے کام کرتے ہیں، بیکار کام سے اپنے آپ کو بچاتے ہیں۔ ایک اور آیت میں اللہ فرماتے ہیں تاکہ الخمر والمیسر والانصاب والازلام رجس من عمل الشیطان فاجتنبوه۔ چار چیزیں اللہ نے بتلائی، انما الخمر شراب، یہ شراب، ڈرنکس، ڈرگس، انما الخمر والمیسر، جگار، جوا لاٹری اور جگار، والمیسر والانصاب، یہ بت، والازلام، اور یہ فال نکالنے کے دن، رجس من عمل الشیطان، یہ سب گندی چیزیں ہیں جو ایمان کو گندا کر دیتی ہے، جو اخلاق کو گندا کر دیتی ہے، اور شیطانی کام ہے۔ اللہ فرماتے ہیں فَاجْتَنِبُوا، ایسے تمام گندے کاموں سے بچو۔ یہ حکم دیا اللہ تعالی نے، اب ذرا سا اس آیت کے میننگ کو میں کھولتا ہوں آپ کے ساتھ میں, برا مت لگانا اور لگ بھی جائے تو ایڈوانس سوری. آج کے زمانے کے اندر المیسر جگاڑ اس کی بہت سی صورتیں ہمارے بہت سے بھائی اللہ حفاظت میں رکھے جگاڑ کھیلنے کے لیے لازم ہونے جاتے ہیں, یہ حرام کام ہے. اسی جگاڑ کی ایک شکل ہے آج کے زمانے میں, بہت ذمہ داری سے کہہ رہا ہوں, ایسے بناوٹ سے نہیں, ایک جگاڑ کی شکل ہے کرکٹ کا کھیل کھیلنا, یہ بھی اسی جگاڑ کی قسم میں سے. آج جتنے ٹورنامنٹ ہوتے ہیں اس میں جس اسٹائل سے انعام دیے جاتے ہیں, چاہے انٹرنیشنل لیول پر ہو چاہے لوکل لیول کے اوپر ہو, اس میں کیا ہوتا ہے کروڑوں روپے کے جگاڑ کھیلے جاتے ہیں, لوکل لیول پر ہزاروں میں کھیلے جاتے ہیں, لیکن اس کے اندر جگاڑ ہے. آپ خود سمجھتے ہو کہ جن دنوں کے اندر بڑے بڑے ٹیسٹ اور ون ڈے ہوتے ہیں ان دنوں میں کیا ہوتا ہے, بکیوں کی بول بالا ہو جاتی ہے, اور پہلے تو یہ چیز چھپی رہتی تھی, اب تو نیوز میں اخباروں میں پرنٹ میڈیا میں الیکٹرانک میڈیا میں سب میں آتا ہے کہ اس میچ کے اوپر اتنے کروڑ ڈالر کا جگاڑ لگا ہوا ہے اور اس کے لیے پلیئرز کھلاڑیوں کو کھوڑا جاتا ہے تاکہ وہ جگاڑ کھیلنے والے اپنے فیور میں ان کو لیتے ہیں. جب ہم دیکھ رہے ہیں اس چیز کو کہ اس میں کروڑوں روپے کا جگاڑ انٹرنیشنل لیول کے اوپر, پھر بھی مسلمان کیا کہتے ہیں کرکٹ تو ایک کھیل ہے, جو کھیل سمجھے وہ مسلمان بڑا نادان ہے, یہ جگاڑ ہے. اور یہ اللہ کی کتنی پیاری بات فرمائی, والذین هم عن اللغو معرضون, جو ایمان والے اپنے آپ کو بیکار کاموں سے بچا دے, اس کا کوئی فائدہ نہیں. ہمارے زمانے کے بڑے بڑے ٹوچ کے مفتیان کرام نے, سن لو جو لوگ اس کو تعلیم کر کے, اس میں ہمارے مولوی لوگ بھی ہیں, ایسا مجھے معاف کرے, مولوی لوگ بھی اس میں شامل ہیں جو خود بھی اس میں پڑھ کے اللہ کو ناراض کر رہے ہیں اور پبلک کو بھی گمراہ کر رہے ہیں, ڈبل گناہ کر رہے ہو, ڈبل ڈبل گناہ کر رہے ہو, پتہ نہیں قیامت میں اللہ کو کیا منہ دکھائیں گے ہو. ایک تو چوری اور اوپر سے سینہ دھوئی دادا گیری, کہ ایک کام جو ناجائز ہے اس ناجائز کام کو بڑی ہمت سے جائز بدلا دے, پتہ نہیں وہ کہاں سے یہ شریعت کا دین کا مسئلہ سیکھ کے آئے. یہ ہمارے اقابر بڑے بڑے مفتیان کرام جو قرآن حدیث کے دریا میں اترے ہوئے لوگ, وہ تو اس کو کہہ رہے ہیں کہ کرکٹ ناجائز ہے ناجائز ہے ناجائز ہے, اس کو کھیلنا, اس کی کامنٹری سننا, اس کی ٹورنامنٹ رکھنا, سب کچھ اس زمانے کے اندر ناجائز ہے ناجائز ہے ناجائز ہے. اور پھر ایک قدم آگے کی بات جو آپ جانتے ہیں کہ جب انڈیا پاکستان کی میچ ہوتی ہے تو تھوڑے سے مسلمان انڈیا کی فیور کریں گے, تھوڑے سے پاکستان کی فیور کریں گے, پھر آگے کی بات خود کی بدلاؤ کہ جو انڈیا کی فیور کرتے ہیں وہ بھی قرآن حدیث سے نکال کے دلیل دیتے ہیں, یہ کان سے سنی ہوئی بات اللہ کے گھر میں بیٹھ کے چلاؤ. جو پاکستان کی فیور کرتے ہیں وہ بھی ایمان اسلام کے نام پر فیور کرتے ہیں, حالانکہ آپ حضرات کو معلوم ہے جو اس میں دلچسپی رہتے ہیں, پچھلے دنوں کے اندر ممبئی کے اندر انڈیا پاکستان کی ڈے نائٹ ون ڈے کھیلی رہی تھی, معلوم ہے اس دن بمبئی کے اندر ایک لڑکیوں کے مدرسے میں ختم بخاری تھا, میں اس میں موجود تھا, ایسا لگ رہا تھا جیسے کہ کرفیو لگا ہوا ہے پورے بمبئی کے اندر, کرفیو, ٹریفک بھی خالی, روڈ بھی کچھ نہیں, ऑफिसे भी बंद, रेलवे स्टेशन पर भी सन्नाटा। मैं आ रहा था रात की ट्रेन के अंदर तो कोई नहीं, सन्नाटा बॉम्बे के अंदर, ऐसा बिजी बॉम्बे लेकिन सन्नाटा। उस दिन टीवी के ऊपर एक न्यूज थे, आप में से भी बहुत सोने सुने होंगे कि चंद मुसलमान जवान लड़कियों का एक टीवी चैनल वाले ने इंटरव्यू लिया। वो मुसलमान लड़कियां पूरी रात सोई नहीं, अगली रात जिस दिन वनडे थी उसकी अगली रात सोई नहीं, और पूरी रात वो चंद जवान लड़कियां और उनकी मां दुआ कर रही थी, तहज्जुद पढ़ पढ़ के, सलातुल हाजत पढ़ पढ़ के, तस्बीह पढ़ पढ़ के दुआएं कर रही थी कि अल्लाह इंडिया की टीम जीत जाए। क्यों दुआ कर रहे थे मालूम है आपको? मैं भी दुआ यही कर रहा था कि जीत जाए ताकि फसाद ना हो, क्योंकि ये नहीं होता तो फौरन राइट्स हो ही जाते। मैं भी इसलिए इस नियत से दुआ कर रहा, लेकिन वो लड़कियां क्यों दुआ कर रही थी? दूसरे दिन मैच खत्म होने के बाद दूसरी मतलब उन लड़कियों का इंटरव्यू आया, उन्होंने कहा कोई मुसलमान घराने की लड़कियां थी, का मेरे बाप ने मेरी मां को यूं कहा था कि अगर कल मैच में इंडिया की टीम नहीं जीती तो तुझे तीन तलाक है। एक मुसलमान ने अपनी बीवी से कहा था कि अगर कल जो इंडिया की टीम नहीं जीती तो तुझे तीन तलाक है। वो जवान जवान लड़कियां सोच रही है कि आज शादी के 30 साल के बाद मेरे मां बाप का घर उजड़ जावे, इस उम्र में तलाक हो जावे। हाय मुसलमानों, हाय मुसलमानों, इन खेलों के वास्ते हम अपनी जिंदगियों को दांव पर लगावे इसके लिए, और उसको टीवी चैनल वाले लाइक कर रहे हैं क्योंकि मुसलमान फैमिली का हिस्सा हो रहा है। कितनी दुख की बात है मेरे दीनी भाइयों। अब बदलाव कहां से जायज खेल रहा कि जिसके लिए घरानों के अंदर जिंदगियां दांव पर लग जाते। सोचने का मकाम है, हम आप सब हजरात से दरखास्त करके जाते हैं अल्लाह इस मुल्क में आपको अपना अमान के साथ बाकी रखे, बरकतों के साथ बाकी रखे, कभी कोई कितना ना आए, अल्लाह का वास्ता, अल्लाह का वास्ता, अल्लाह का वास्ता। इस चक्करों को, क्रिकेट के खेलों को बंद करो, कहो इंशाल्लाह, कमजोर है, कहो इंशाल्लाह, अल्लाह के घर में बैठ के वादे कर रहे हो, इसका लिहाज रखना। और एक बात और दर्द की सुनाओ, क्या होता है इन खेलों के अंदर, जब लोकल लेवल के ऊपर इसके खेल खेले जाते हैं तो मगरिब की नमाज, ईशा की नमाज, आधी आधी रात तक टूर्नामेंट हो रही है, और फिर वहां पर जो कुछ होता है फजर की नमाज, तीन तीन तो फर्ज नमाज हमारे लिए, तीन फर्ज नमाज, और उसके लिए पैसे, और उसके लिए फिर दो पार्टी मुसलमानों में लड़ाई झगड़े की, डायरेक्ट दो ग्रुप बन जाते हैं एक दूसरे के विरोध के। आज उम्मत को एक रखने की कितनी जरूरत है कि उम्मत अपने तौर पर एक रहे। वातसिमू बिहब्लिल्लाहि जमीअन वला तफर्रकू, अल्लाह की रस्सी को मजबूती से पकड़ो और आपस में पार्टी बंदी मत करो। वला तनाज़ऊ फतफशलू वतज़हबा रीहुकुम, आपस में लड़ाई झगड़े मत करो वरना तुम्हारी हवा उखड़ जाएगी, तुम कमजोर बन जाओगे। ये झगड़े मुसलमानों में दो पार्टी मारा मारी इस दुनिया पर का एक खेल की दुनिया से होगा। और एक वाकया में आम तौर पर अपने नौजवान दोस्तों को सुनाया करता हूं इसी क्रिकेट और कॉमेंट्री के ऊपर, याद रख लो जो बात बोलने की आदत पड़ जाती है वही बात मरते वक्त के ऊपर भी जुबान पे आती है। हमारे यहाँ निका के मुद्दे में गायक पढ़ते हैं, उसमें क्या पढ़ते हैं? वला तमुतुन्न इल्ला वअन्तुम मुस्लिमून, تم پر تمہاری موت اس حال میں آوے کہ اسلام پر موت آوے. اب اسلام پر موت کیسے آئے گی؟ تو تفسیر میں لکھا ہے اسلامی زندگی, تو اللہ اسلامی موت دیں گے. جیسا بول پوری زندگی بولو گے مرتے وقت پر بھی ایسا بول زبان سے نکلے گا. کلمہ پڑھو مرتے وقت کلمہ آئے گا, اللہ کا نام لو مرتے وقت اللہ کا نام زبان پہ آئے گا. کمنٹری بولو گے اللہ بچاوے اللہ بچاوے مرتے وقت زبان پہ کمنٹری آئے گی. ایسے ہی کہہ رہا ہوں, ایسے ہی کہہ رہا ہوں, ایک ہوا ہے ایسا واقعہ کہہ رہا ہوں. حضرت ایک مرتبہ سفر میں تھے, ایک میگزین میں حضرت نے قصہ پڑھا تو میرے لیے اسپیشل سنبھال کے سفر سے وہ میگزین لائے. کدی کو اس میں قصہ ہے میرے کام ہو رہا ہے. وہ قصہ کیا تھا؟ ایک مسلمان نوجوان کا قصہ تھا. ایک مسلمان نوجوان بیچارہ کرکٹ کا, کمنٹری کا عاشق دیوانہ, جیسے آج دیوانہ پن ہے پاگل پن, مسجد کے نل پر وضو کر دے کبھی بیٹھے بیٹھے سن دے سوچ تیری زندگی کی عمر کتنی گئی, کتنی گئی کتنی باقی ہے, کتنا اسکور تھی. ارے اعمال کا اسکور کتنا ہوا, نماز کا اسکور کتنا ہوا, وہ کبھی پوچھا؟ وہ تو پوچھتے نہیں. کتنی زندگی گزر گئی کٹ گئی اور کتنی وکیٹیں گر گئی ہمارے گھروں میں فیملیوں میں آج تک, اور قبرستان جا کے سو گئے وہ نہیں پوچھتے. اور پوچھتے ہیں تو کرکٹ میں کتنی وکیٹ ہے, وضو کرتے ہو رہے. بلکہ افسوس تو یہ ہے کہ رمضان میں آپ خود میری اس بات کو سچ کہو گے, رمضان میں تراوی ہو رہی ہے, موبائل چالو کرائی کہ دو رکعت بیچ میں نکالے گے دیکھیں گے کتنے اسکور ہوا ہے, ہوتا ہے کہ نہیں ہوتا ہے؟ یعنی اللہ کے قرآن سے بھی بڑھ کر کے ہمارے لیے کمنٹری ہو گئی, یہ کرکٹ کے کھیل ہو گئے, یہ چالو کرانے میں بھی دل وہاں لگا ہوا ہے, کتنے دکھ کی بات ہے. تو ایک مسلمان نوجوان بیچارا, اس کو ایک کی کوئی بیماری لگ رہی تھی, ایسی کوئی خطرناک ڈینجر بیماری, اور وہ بیچارا بیڈ پر ہے, بستر کے اوپر ہے, ڈاکٹروں نے اس کو نہ دے دیا ہے. اب ٹائم پاس کرنے کے لیے سامنے ٹی وی لگا دیا گھر والوں نے, اور وہ بیچارہ زندگی کے آخری دنوں میں کیسے ٹائم پاس کر رہا ہے, تو کیا ٹی وی کے اوپر ٹائم پاس کر رہا ہے, اور اس کے اوپر بھی میچ دیکھ رہا ہے, بڑے میچ چل رہے ہیں. اب ہوا یہ کہ دوپہر میں جب لنچ ٹائم ہوا اور وہ سب کھانے گئے ہیں, تو اس وقت کے اوپر جب میچ بند ہوئی ایڈورٹائز چالو ہوئی, تو وہ نوجوان کو صبر نہیں ہوتی, صبر کب چالو ہوئے, تو وہ بیچ میں لنچ ٹائم کے اوپر بھی کامنٹری کو ریپیٹ کر رہا ہے, کامنٹری بول رہا ہے اپنی زبان سے. ابھی تھوڑی دیر پہلے ایک وکٹ گری تھی, اس وکٹ کی وہ کامنٹری بول رہا ہے اپنی زبان سے. اس میں وہ کیا بولا, کسی زمانے میں انڈین ٹیم کے اندر سرینان بالر تھا, اور ویسٹ انڈیز کی ٹیم کے اندر برائن لارا یہ بیٹسمین تھا. تو وہ کمنٹری کیا بول رہا ہے کہ سری ناتھ نے فل ٹاس بال ڈالا اور لارا اس کو اسکیئر ڈرائیو کرنے گئے, لیکن بال بیٹ کے کنارے پر لگا اور سلیپ میں کیچ گیا. اور پھر وہ کیا بولتا ہے, کمنٹری ریپیٹ کرتا ہے جو ابھی وکٹ گری تھی, بولتا ہے لارا از آؤٹ. اللہ کے گھر میں بیٹھا ہوں اس میگزین میں یہ لکھا تھا کہ جیسے وہ بولا لارا از آؤٹ, اسی وقت پر اس کی روح قبض ہوئی, اس کو موت آئی, وہ اس کی زندگی کی آخری گھڑی تھی. جس چیز کے بولنے کی عادت ہوتی ہے مرتے وقت پر بھی وہی بات اپنی زبان کے اوپر آتی ہے. اس لیے یاد رکھ لو میرے نوجوان دوستو بھائیو, یہ ایسی بیماری ہے کینسر اور ایڈس سے بھی خطرناک ہے, جو ایمان کو بگاڑے اخلاق کو بگاڑے. اس لیے تو میں نے آیت پڑھی کہ انما الخمر والمیسر والانصاب والازلام رجس من عمل الشیطان, ये सब गंदी चीजें ये सब शैतान के काम है, फजतनिबू उससे अपने आप को बचाओ। हाँ हकीकत में हजरत फरमाए कि सिर्फ नौजवान नहीं बूढ़े लोगों का भी यही हालत है। और एक जगह मैंने देखा एक बूढ़े आदमी चलने के फांपे मस्जिद में आना होगा तो मतलब चला ही नहीं, मस्जिद में आना तो चला ही नहीं, और मैच देखने के लिए एक घर से दूसरे घर, एक घर गए तो टीवी पर थोड़ी देर बैठने दिया, तब नौजवानों ने उनकी खिड़की उतारने के लिए बाहर से फ्यूज निकाल दिया कि लाइट दे दादा का जी लाइट दे कि लाइट दे, तो लकड़ी लेके मैं देख रहा हूँ टांटी हिल रहे हैं फिर भी निकल के बिना बोलना ना जा रहे थे ना लाइट और है चौकस है मरने पड़े कब्रिस्तान के करीब है, यहाँ नौजवानों ने फ्यूज निकल वो जा रहे दूसरे महल लेके बोलने का अल्लाह इस चाचा के हाल पर रहम फरमाए, कब्रिस्तान जाने का टाइम है और इसको फिक्र है कि कितना स्कोर हुआ, ये है ना ये पागल बना है। अल्लाह हम सबको इससे सच्ची और पक्की तौबा अता फरमाए। गुज़िश्ता साल हम लोग हजरत के साथ बोटवाना के बाद साउथ अफ्रीका गए थे 3 दिन के लिए इन्हीं तारीखों में, तो जामिया ज़करिया लेंस के अंदर हमसे तो वहां के कुछ उस्तादों ने जो हमारे यहाँ दाखिल पड़े हुए मुझे खुद ये किस्सा सुनाया कि बाहर जो मेन हाईवे गुजरता है तो उस हाईवे के ऊपर एक कार एक्सीडेंट हुआ, उस कार एक्सीडेंट के अंदर कुछ मुसलमान नौजवान सब उम्र के लड़के, इतना डेंजर एक्सीडेंट हुआ कि बस वो नौजवान बेचारे थोड़ी देर के अंदर ही के बारे में इंतकाल कर गए। का मदरसा ज़करिया के जो उस्ताद थे वो सब उस्ताद और बच्चे दौड़ के गए एक्सीडेंट की जगह पर, तो अभी उन बच्चों के अंदर जिंदगी बाकी थी, रूह मौजूद थी, होशो हवास थे और खून निकल रहा है ये टूटा वो टूटा, लेकिन उनके मोबाइल के ऊपर म्यूजिक चल रहा है, तो इन्होंने जाकर ये सब मौजूद लोग दौड़ के गए तो पहले मोबाइल की स्विच ऑफ करने की कोशिश की, तो अल्लाह हम सबको ऐसी हालत से बचा के रखे, उन बच्चों की अल्लाह मगफिरत फरमाए। वो बच्चे दर्द कहते हैं ली उन्नी एंड माई म्यूजिक, मुझे और मेरे म्यूजिक को रहने दो, उसको हल मत करो, आखिरी हालत है, मरने के करीब है, इतना डेंजर एक्सीडेंट है, लेकिन उस वक्त अगर भी जवाब मुझसे क्या है मुझे और मेरे म्यूजिक को रहते तो मुझे सुनने दे। मेरे भाइयों जिस चीज की आदत पड़ जाती है वो आदत इतनी खतरनाक होती है मरते दम तक पीछा छोड़ती, इसीलिए अल्लाह के वास्ते इन सब चीजों से तौबा करो, अल्लाह हम सबको बाकी का जिंदगी अता फरमाए। और इस मुल्क में अल्लाह ताला ने आप लोगों को बहुत अच्छी तरह रखा है, आपस में जोड़ मोहब्बत से रहो और ऐसे खुराफात और गुनाहों से बचाओ। कल रात जैसे मजलिस के इख्तिताम पर कहा था अल्लाह ने दौलत दी, रुपये दिए, पैसे दिए, डॉलरों की बारिश दी, तो अब अल्लाह की दी हुई नेमत को गुनाह के काम के अंदर मत लगाओ, गुनाह के कामों में मत लगाओ। जिन 5 चीजों के बारे में कयामत के दिन अल्लाह को जवाब देना है उसमें 2 पैसों के मुतालिक है, वान माली पैसों के बारे में कहां से कमाया था और कहां पर खर्च किया था, गुनाह में खर्च करोगे औलाद को गुनाह में खर्च करने दोगे अल्लाह के यहाँ उसका जवाब देना पड़ेगा। जो पैसा हराम काम में गुनाह के काम में अल्लाह की नाफरमानी में खर्च होता है उसका जवाब भी अल्लाह को देना पड़ेगा, इसीलिए अल्लाह के वास्ते पैसों की हिफाजत करो, उसको गलत कामों में मत लगाओ, अल्लाह ताला इंशाल्लाह दुनिया आखिरत की भलाइयों से नवाजेंगे। वाह।